अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम अर्पण बहस। नमस्कार, कार्यक्रम अर्पण बसमा स्वागत छ। प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज। अर्पण बस हरेक हप्ताको बुधबार बिहान 8 बजेको शुभ बिहानी पश्चात आउने गर्छ। आज हामी उपस्थित भइसकेका छौँ नयाँ श्रृङ्खलामा र आज हामी कुराकानी गर्दैछौँ र विषयवस्तु उठाएका छौँ केरा किसानको समस्या। गत वर्ष आएको हावाहुरीले पुर्याएको क्षति, त्यो क्षतिपूर्ति किसानहरूले किन पाउन सकेका छैनन्, त्यसका लागि पहल के भइराखेको छ, अनि केरा उत्पादन र भारतीय केराको प्रभाव नेपालमा कस्तो रहेको छ, यो विषयमा हामी कुराकानी गर्दैछौँ। र समग्रमा केरा किसानको विकासका लागि, केरा खेतीको विकासका लागि गर्न सकिने उपायहरू के छन्, यो विषयमा हामी कुराकानी गर्दैछौँ। चितवन केरा व्यवसाय समितिका अध्यक्ष यज्ञ प्रसाद सुवेदीसँग हामी अर्पण बहसमा कुराकानी गर्दैछौँ। चितवनमा केरा किसानको अवस्था, केरा उत्पादन समस्या, चुनौती, यो विषयमा रहेर हामी कुराकानी गर्दैछौँ। गत वर्ष हावाहुरीले चितवनको किसानहरूले लगाएको केरा क्षति हुँदाखेरि करिब 7-8 करोडको क्षति भएको भन्ने किसानहरूको एउटा दाबी रहेको छ। त्यो क्षतिपूर्ति पनि किसानहरूले नपाइरहेको अवस्था पनि रहेको छ। यसमा पनि के पहल भइराखेको छ, यो विषयमा पनि हामी कुराकानी गर्दैछौँ। समग्र केरा खेतीको विकासका लागि गर्न सकिने उपायहरू के छन्, यो विषयमा हामी कुराकानी गर्दैछौँ चितवन केरा व्यवसाय समितिका अध्यक्ष यज्ञ प्रसाद सुवेदीसँग। यज्ञजीलाई स्वागत छ रेडियो अर्पणको अर्पण बस कार्यक्रममा। धन्यवाद। जुन सुरुमा भनिदिनुहोस्, अब अहिले पछिल्लो समय केरा किसानको अवस्थाको बारेमा जानकारी दिनुहोस् न। यतिखेर विशेष गरी केरा नयाँ खाली जमिनमा लगाउने र पुरानो केराहरू चाहिँ बजारमा बिक्री वितरण गर्ने गरिरहने अवस्था छ यतिखेर चितवन जिल्लामा। अनि त्यो जुन भाद्र 29 गतेको हावाहुरीले क्षति पुर्याएको ठाउँमा चाहिँ अब त्यतिखेर तोरी मकैहरू लगाउनु भयो कृषकहरूले, र अहिले चाहिँ केरा रोप्ने कार्य चाहिँ भइराखेको छ। समग्रमा अब बेला बेलामा यस्ता समस्याहरू पनि आइराखेका हुन्छन्, किसानको अवस्था अब केरा खेती नै टिकाइराख्ने अवस्था चाहिँ कस्तो छ? यस्तो छ, यो वास्तवमा राज्यले यसलाई चाहिँ जोगाइराख्नुपर्ने व्यवसाय हो। अब अरू विकास बोर्ड बनाएको छ, कफी विकास बोर्ड, चिया विकास बोर्ड, दुध विकास बोर्ड जस्तै, अब केरा पनि वर्षौँ अरबौँको भारतबाट ल्याइरहनु पर्ने अवस्था छ। यहाँका किसानहरूलाई यो केरा खेतीप्रति आकर्षित गराई यहाँका युवा व्यवसायहरूलाई स्वदेशमा नै राख्नुपर्छ भनेर एउटा राज्यले नै नीति बनाएर यो पेसाप्रति अझ मान्छेहरूको चाहिँ आकर्षण बनाउनु पर्ने एउटा मुख्य जोड छ। र अब यो कमसेकम कृषकहरूलाई, भर्खर सुरु गरेका कृषकहरूलाई हावाहुरीले पुर्याएको क्षतिको बारेमा पनि राज्यले चाहिँ केही न केही चाहिँ सम्बोधन गरिदिनुपर्ने आवश्यक देखेका छौँ। त्यो सम्बोधन किन हुन सकिन, यहाँले पहल पनि गर्नुभएको होला, यो क्षतिपूर्ति जुन भाद्र 29 को हावाहुरीले पुर्यायो क्षति, त्यसका लागि पहल चाहिँ कस्तो छ, किन पाउनु भएको छैन? हामीले पटक पटक कृषि मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालयमा जाने, मन्त्रीज्यूहरूलाई भेट्ने कार्य गऱ्यौँ र विभिन्न हरेक पार्टीका प्रतिनिधिहरू, पूर्व अर्थमन्त्रीज्यूहरूलाई पनि हामीले भेटघाट गऱ्यौँ। उहाँहरूकोमा जाँदाखेरि ल हुन्छ भन्नुहुन्छ र कार्यान्वयन चाहिँ गराउन सकिरहेको अवस्था छैन। मेरो भनाइ त के छ भन्नुहुन्छ भने, हाम्रो फाइल कहाँ पुगेको छ, के भइरहेको छ भन्ने कुरो हामी खेती गर्ने कृषकहरू मन्त्रालय मन्त्रालय ढोका ढोका नेताको घर घरमा चार्दै जानुभन्दा यहाँ हाम्रो गतिविधि के भइरहेको छ त्यो भन्ने कुरा त यहाँ बसेर सेवा केन्द्रबाट मार्फत थाहा पाउनु जरुरी ठान्दछु मैले चाहिँ। र अहिलेसम्म राज्यले यो विषयमा कुनै पनि केही किसिमको समाधान भएको भएको छैन अहिलेसम्म। भनेपछि यहाँले जुन त्यो फाइल पठाउनु भएको थियो, यति क्षति भयो, क्षतिपूर्ति पाउनु पर्यो भनेर, त्यो फाइल कहाँ छ यहाँलाई थाहा छैन? कृषि मन्त्रालयबाट अर्थ मन्त्रालयमा गएर बसिरहेको छ, अर्थ मन्त्रालयबाट बजेटको लागि कृषिबाट बजेट माग गरिएको छ, तर अर्थले बजेट निकासा दिएको छैन। किन यसरी सम्बोधन गरेन? मन्त्रीज्यू भन्नुहुन्छ अब यो केरालाई दिने, सुन्तललाई दिने, आँपलाई दिने, के केलाई दिने, अब मान्छे मरेको दिन सकिएको छैन भनेर सहजै रूपमा तपाईँको एउटा उसमा चाहिँ त्यसरी भनिदिनुहुन्छ, त्यही भएर होला पाउनुपर्ने निकै न्यून, यहाँहरूको माग अलिक बढी पनि होला, यसले गर्दा पनि नपाउनु भएको होला। त्यस्तो केही पनि छैन, हामीले यतिले यति दिनुपर्छ भनेर हाम्रो माग हामीले त्यसरी सम्बोधन गरिएको छैन। त्यतिखेर उद्योगवाणी सङ्घ तपाईँहरू सम्पूर्ण सञ्चार माध्यमहरू, जिल्ला कृषि विकास कार्यालय, जिल्ला प्रशासन, सिडिओ एलडिओ कार्यालय सबै आएर अनुगमन गर्यो र त्यो 7,42,00,000 क्षति हामीले निरीक्षण गरेर पठायौँ। र पछि कृषि मन्त्रालयबाट पनि फेरि सहसचिव स्तरीय अनुगमन टोली आयो, उहाँहरू आएर निरीक्षण गरिसकेपछि यहाँको किसानहरूलाई 2,97,00,000 रुपियाँ चाहिँ उनीहरूको यो यो दियो भने बिरुवा किनेर रोप्न सक्छन् है भनेर चाहिँ अब त्यो माग चाहिँ रकम चाहिँ अर्थसँग गरिरहेको छ कृषिले। भनेपछि तपाईँहरू पनि अब त्यो 7 करोड होइन, 2,97,00,000 हामीले 7 करोड, 3 करोड, 5 करोड, 1 करोड, 2 करोड भनेकै छैन, हाम्रो त माग सुनवाई भएन मात्रै भनेको छ। 2,97,00,000 आएको खण्डमा होइन, त्यसलाई त हामीले त कहाँ नै भनेको छौँ र त्यो भनेकै छैनौँ नि, जस क्षतिपूर्ति पाउनु पर्यो भन्ने चाहिँ यहाँको राज्यको सरकारको चाहिँ यो सम्बोधन हुनु पर्यो। हामीले के भनेको छ भने त्यो मात्रै पनि होइन, अन्तिम पटकलाई चाहिँ गरियोस्। हामी योभन्दा पछाडि बाल बिमाको पोलिसी आइसकेको छ, हामी कृषकहरू सङ्गठन भइसकेका छौँ, विभिन्न समूह उपसमूहहरू गठन भइसकेको छ, समूहहरू मार्फत अब यो बचत सिट पनि त्यसपछि कृषकहरूले आफ्नो बालिक बिमा आफै गर्छौँ भनेका छौँ। अब जुन यो अन्य समस्याहरू अहिले उत्पादनको हिसाबमा यहाँले भारतीय किराको पनि प्रभाव छ भन्नुभयो, किन यो देखिरहेको छ? उत्पादन नेपालमा हुन नसकेर भारतबाट पर्याप्त मात्रामा आएको हो या के छ यो समस्या? यो चाहिँ के हो भन्नु त भने यो सबभन्दा समस्या चाहिँ राज्यको समस्या हो। यो राज्यले चाहिँ यहाँका किसानहरूलाई तपाईँको खेतीमा उत्प्रेरित गर्नुपर्छ, लगाउनुपर्छ। यो वर्ष पैसा तपाईँको भारतमा धेरै गइरहेको छ, यो पैसा त हाम्रै देशमा फल्छ, गरे सुन फल्छ भन्ने कुरो त उदाहरण त छ नि त। तर जमिनहरू यति खेर गइरहेको छन्, सरकारी जमिनहरू किसानलाई प्रयोग गर्न पाइरहेको छैन, अलिक ठुला ठुला प्लट हुनेहरू भाडामा दिन हिचकिचिरहेको छन्। यस्ता जमिनहरू एउटा नीति बनाएर राज्यले कृषकहरूलाई खेती गर्नलाई आकर्षित गर्यो भने त्यो पैसा त तपाईँको भारतमा जाँदैन, यहीँ बस्छ। यहाँ तपाईँको थप युवाहरू यहीँ बसेर व्यवसाय गर्छन्, अनि यो त राज्यलाई नाफा हुने कुरा हो नि। राज्य बलियो भयो भने जनता बलियो हुन्छन्। त्यो कुराहरू चाहिँ सरकारले बोल्नुपर्ने कुराहरू हो। अब यो भारतबाट आउने केरा ठप्पै पार्नुपर्ने हो या केही नीति मात्र संशोधन गर्नुपर्ने हो, परिवर्तन गर्नुपर्ने हो, के छ? यस्तो छ, भारतबाट आउने केरालाई नीति चेन्ज गरिदिए पनि हुन्छ। कमसेकम भारतबाट आएका केराहरूलाई क्वारेन्टाइनमा अब त्यो चेकजात अलि राम्रोसँग कस्ता किसिमका चिजहरू आइरहेछ, हामीले तपाईँको केराभित्र अन्य किसिमका सामानहरू पनि लिएर आएको भेटिरहेका छौँ। हामीले आन्दोलन क्रममा त्यो फेला पार्यौँ, क्वारेन्टाइन छैन, तपाईँको अब 2-3, 4-5,00,000, 10,00,000 एक गाडीमा केरा आउँछ, तपाईँको 22,000 भन्सारतिर आउँछ। यस्ता किसिममा त राज्यले कडाई गरिदियो भने त तपाईँको एउटा राज्यलाई पनि सपोर्ट हुने र यहाँका किसानहरू पनि यो पेसापट्टि बढी आकर्षित हुँदै जाने क्रम त भइहाल्छ नि। चितवन चाहिँ कतिको छ आत्मनिर्भर यो केरा खेतीमा? चितवन त चितवन जिल्लालाई पुगेर हामी बाहिरी जिल्लाहरूमा पनि केरा पठाइरहेका छौँ। चितवन जिल्लाले बाहिरी जिल्लाहरूमा निर्यात गरिरहेको अवस्था छ। बेच्नु पर्दा कतिमा बेच्नुहुन्छ? जुन यहाँहरूको लगानी एउटा घरी उत्पादन गर्दाखेरि र बेच्दाखेरिको यो जानकारी दिनुहोस् न। यस्तो छ, हामीले यो बोट प्रति बिरुवा हाम्रो चाहिँ एक बोट बराबर लागत मूल्य तपाईँको झन्डै 150-60 रुपियाँ चाहिँ लागत परेको छ। हामीले बेच्दाखेरि अब यो माग र पूर्तिको नियमअनुसार बजार अनुसार हुन्छ। अब कहिले तपाईँको 2-3 रुपियाँ, अब आजभोलि 3 रुपियाँमा बिकिराखेका छौँ भने अब यो केही समयपछि तपाईँको अब त्यो 1 रुपियाँ पनि पर्दैन, यो बजार अनुसार मूल्य हुन्छ। जोस 160 भन्दा माथि नै हुन्छ यो प्रति घरी, सबै त नहोला, अब केही चाहिँ हुन्छ। अहिले अब यो सिजनमा चाहिँ यो असारसम्म चाहिँ 160 रुपियाँ भन्दा माथि हुन्छ। अब यो यहाँले यो आवाज पछिल्लो समय उठाउनु भएको कुरो, जुन घरी बेच्ने होइन कि अब तौलेर बेच्नु पर्ने पनि एउटा कुरा उठेको छ, यो यसबारे जानकारी दिनुहोस् न। अब सम्पूर्ण नेपालमा आउने जति पनि भारतबाट आइरहेका केराहरू गाडीका गाडी आइरहेका छन्, ती सबै यहाँका व्यवसायहरूले उहाँ जोखेर लिएर आउनुहुन्छ, तर हामीसँग चितवनका कृषकहरूसँग उहाँहरू जोख्न चाहिँ मानिराख्नु भएको छैन। हाम्रो भनाइ त के हो भने जोखेर गयो भने उपभोक्ताहरू कहाँ पनि केरा मोटो केरा पुग्छ, मसिनो केराहरू भयो सानो मसिनो भन्न पनि परेन, अब मसिनो भयो धेरै चढ्छ मोटो भयो थोरै चढ्छ, यसलाई चाहिँ यो ब्यालेन्स मिलाउनको लागि हामीले चाहिँ जोखेर बेच्छौँ भन्ने कुरा उठाउँ त्यो हो। या अब फेरि त्यसमा पनि अलिकति राम्रो नराम्रो त्यो पर्ला फेरि उपभोक्तालाई असर पर्ला होइन, यस्तो छ नराम्रो त तपाईँको जोखेर लाने भएपछि सबै तपाईँको अब एकनासको हुँदैन नि, अलिकता दागी हुन्छ दागी लाग्यो कम मूल्यमा बेच्छ, अलिक सफा छ भने अलि बढी मूल्यमा बेच्छ, त्यो त बजारले गर्ने कुरो हो, यसलाई चाहिँ हामी किसानले हाम्रो मूल्य यति हो भनेर हामीले भनिराखेका छैनौँ। यो क्षेत्र विस्तार चाहिँ कतिको भएको छ पछिल्लो समय चितवनमा केरा खेती? अहिले चितवन जिल्लामा अब पूर्व चितवन यो रत्नगर नगरपालिका अनि जुटपानी पिठुवा पदमपुर थियो भने अहिले अब चैनपुरमा पनि केरा खेती बढेको छ, त्यसै गरी उता जगतपुरमा पनि अब एक एक उत्पादन अन्तर्गतै क्षेत्र विस्तार भएको छ, त्यसै नगरको छिमुरामा केरा खेती छ, पश्चिम चितवनको तपाईँको यो ज्योतिनगर साइडमा पनि केरा खेती बढिरहेको अवस्था छ। जुन पहिला हुने क्षेत्र र अहिलेमा यो क्षेत्रगत हिसाबमा यो स्थानभन्दा पनि क्षेत्रफलको हिसाबमा कतिको छ? क्षेत्रफल त अहिले हामीसँग चितवन जिल्लामा त्यही 1000-1200 बिघा छ, के अरे हेक्टरसम्म पुगेको छ, हामी अब 1600-1800 बिघामा अहिले चितवन जिल्लामा खेती गरिरहेका छौँ। यो क्षेत्रफल वृद्धि हुनुमा यहाँले के देख्नु भएको छ? मान्छेहरू यो पेसाप्रति आकर्षित हो, उहाँहरू अब खेती केरा खेतीप्रति किसानहरू आकर्षित भइराख्नु भएको अवस्था छ। हामीले अब 2-4 जनाबाट सुरु गरेको व्यवसाय अहिले 4-5 सयजना अब यस व्यवसायप्रति चाहिँ लागिरहनु भएको छ। सजिलो हुने भएर हो या के हो यो, किन यसरी माछामा केरामा यसरी आकर्षण हुनुको कारण चाहिँ? अब मान्छेले सधैँ गरिरहेको कामभन्दा पनि नयाँ काम कसरी गर्न सकिन्छ, नयाँ चिजको खोजी गरिरहेको हुन्छ मान्छे, जहिले पनि स्वभावै त्यस्तै हो। र केरामा अब मैले यो नयाँ काम हो म यसमा गर्छु, बाबु बाजेले धान मकै गरेका थियो भने म केरा खेती गर्छु भनेर युवा पुस्ताहरू चाहिँ अब यो आर्थिक कन्भर्ट गरेर त्योपट्टि लागिरहनु भएको अवस्था चाहिँ पक्कै। अन्त नयाँले यो क्षेत्र विस्तार भएको हो या पुरानैले अलिक बढी एक ठाउँमा लगाएको केरा फेरि अर्को ठाउँमा गएर क्षेत्र विस्तार गरेको के हो यसमा? पुरानोले पनि लगाउनु नै भयो, त्यो पेसा व्यावसायिक भएपछि त थप गर्नु पऱ्यो, आफ्नो व्यवसायप्रति अब थप्नु पऱ्यो, र नयाँ कृषकहरू पनि तपाईँको धेरै नै थपिनु भएको छ। कति छन् यसो आँकडा सङ्ख्या? हामी कहाँ यस्तो छ, हरेक वर्ष तपाईँको 30-30 जना नयाँ कृषकहरू चाहिँ थपिरहनु भएको छ। यो अहिले पछिल्लो तथ्याङ्कमा अहिले हामीसँग चाहिँ 400 कृषकहरू आबद्ध हुनुहुन्छ हाम्रो यो चितवन केरा व्यवसाय समिति। यसलाई अब पूर्ण रूपमा व्यावसायिक बनाउनको लागि दीर्घकालसम्मको लागि चाहिँ यो खेतीलाई चाहिँ अब टिकाइराख्नको लागि के देख्नु भएको छ यहाँले? यसलाई त हामीले अब राज्यले दिनपर्ने कृषकहरूलाई सेवा सुविधा भनेको बिउहरू राम्रो खाले दिनु पऱ्यो, मलहरू समय समयमा उपलब्ध गराइदिनु पऱ्यो, सिँचाइको राम्रो व्यवस्था हुनु पऱ्यो, र त्यसमा अब बिउ क्वालिटी छ भने अब राज्य हामी किसानहरूले हरेक वर्ष नयाँ नयाँ बिरुवाहरू खरिद गरेर लगाउन तयार छौँ। अहिले त हामीसँग भएको त्यही पुरानै जातको बिरुवाहरू त्यही बिरुवाहरू जोगाइरहेका छौँ, त्यसैलाई सरसम्मार गरिरहेका छौँ, त्यसमा अति बढी खर्चिलो भइरहेको छ, र राज्यले चाहिँ यस्ता किसिमका कुराहरूमा सुधार गरिदियो भने यो व्यवसाय त यो निरन्तर चलिरहन्छ। यो पछिको समस्या अब यो बिरुवामा लाग्ने रोगहरू पनि एउटा समस्याको रूपमा देखेको छ, अब कन्टिन्यू त्यसमै खेतीमै गर्दाखेरि जग्गामा खेती गर्दा समस्या पनि होला, रोगको समस्या चाहिँ कस्तो छ? रोग चाहिँ हरेक वर्ष पुरानो बगैँचाहरू भइसकेपछि रोग लाग्ने बढ्ने नै भइ नै हाल्छ, रोगको समस्याहरू छ। यसको लागि हामीले नार्कसँग मिलेर अस्ति एकजना प्राविधिकहरू बोलाएर यहाँको रोगी बिरुवाहरूलाई केही जाँचको लागि त्यो ल्याबमा पठाइराखेका छौँ, त्यसको रिपोर्ट आइपुगेको छैन, अब आउला। तर हाम्रो भनाइ त के भने हरेक वर्ष नयाँ नयाँ प्लान्टेसन नयाँ गर्दै एक वर्ष खाली गर्दै काम गर्दै गर्नु पाइयो भने अझ उत्पादन चाहिँ राम्रो हुने थियो र लागत खर्च कम हुने थियो भन्ने चाहिँ चाहना हो। किसानको लागि तालिमको पनि आवश्यकता पर्ला, विभिन्न अब जानकारी पनि चाहिएला, जानी नजानी लागेका छन् या त्यसको प्राविधिक पक्षमा पनि किसानहरू तल्लिन्छन्? के हुन्छ भने यो खुल्ला शिक्षा हो, यसलाई कुनै किसिमको पढ्न पर्ने स्कुल जानुपर्ने विषय चाहिँ अब त्यति साह्रो छैन, नहुँदा नहुँदै पनि केही कुराहरू प्राविधिक कुराहरू सिक्नु नै पर्ने हुन्छ। अब यो अहिलेसम्म हामी कहाँ भएको, एउटाले गरेको देख्यो भने अर्कोले लगेर लगाओ, अहिलेसम्म त्यो त्यस्तो कुनै पनि छैन। र चितवन जिल्लामा चाहिँ एकदम एक उत्पादन कार्यक्रम लागू भइसकेपछि केरामा विशेष गरी यसले चाहिँ अब बगैँचा व्यवस्थापन, अब यो रोग किरा नियन्त्रण सम्बन्धी तालिमहरू, यस्ता किसिमका तालिमहरूबाट कृषकहरूले चाहिँ अब सचेत भएर आफ्नो कामहरू अगाडि बढाइराख्नु भएको छ। के छन् त्यस्ता अन्त्यमा केरा किसानको हकितको लागि अझ दीर्घ कालको लागि यहाँलाई अन्तिममा के छन् त्यो सुझावहरू अथवा के भन्न मन लागेका कुराहरू के छन्? यस्तो छ, अन्तिममा अब यो हामीले उठाइरहेका आवाजहरू तपाईँ सञ्चार माध्यमहरूबाट तपाईँहरूले अब प्रसिद्ध गरिदिइरहनु भएको छ, यस्ता किसिमका कुराहरू तपाईँहरू बिच, तपाईँ र हामी बिचको वार्तालापहरूले किसानहरूलाई र नयाँ खेती गर्न चाहने किसानहरूलाई अझ म केही गरौँ कि भन्ने साथीहरूलाई चाहिँ हौसला मिलेको महसुस गरेको छु भने, राज्य पक्षबाट राज्यमा अब राजनीति गर्ने राजनीतिज्ञहरू र कर्मचारी सरकारमा बसेर राज्य सञ्चालन गर्ने कर्मचारीहरूले पनि यी कुराहरू सुनेर चितवन जिल्लाका समस्याहरूलाई समाधान गरिदिनु हुनेछ भन्ने चाहिँ विश्वास लिएको छु। यो ठ्याक्कै भनिदिनुहोस् कुन क्षेत्रमा जान्छ, वार्षिक कति चाहिँ यो किराले आम्दानी गरेको छ? यो हाम्रो कारोबार चाहिँ तपाईँको अघिल्लो वर्ष हाम्रो 37 करोडको कारोबार भएको थियो वर्षमा, अनि यो वर्ष चाहिँ अलिकता ठुलो हावाहुरीले क्षति पुर्याएको भएर हाम्रो कारोबारको दर चाहिँ केही घट्ने चाहिँ हामीले महसुस गरेका छौँ। बजार चाहिँ अहिले हाम्रो काठमाडौँ, पोखरा, बोटवल र दाङ अनि बागलुङसम्म पठाइराखेका छौँ। हुन्छ, हामीसँग कुराकानी गर्नुभयो र यहाँहरूको समस्या र ती भाद्र 29 गते आएको हावाहुरी र पुऱ्याएको क्षतिका विषयमा र त्यसमा के पहल भइराखेको छ यो विषयमा जानकारी गरिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। धन्यवाद रेडियो अर्पण र तपाईँलाई, विशेष गरी मेरो र चितवन केरा व्यवसायको समग्र कुराहरूको बारेमा जानकारी गराइदिनु हो, धन्यवाद। हस् धन्यवाद। हुनुहुन्थ्यो चितवन केरा व्यवसाय सङ्घका अध्यक्ष यज्ञ प्रसाद सुवेदीसँग हामीले कुराकानी गऱ्यौँ। चितवनमा केरा किसानको अवस्था, जुन बेला बेलामा हावाहुरीले पुर्याउने क्षति, बिचबिचमा देखिने रोगका विषय, यो विषयमा हामीले कुराकानी गऱ्यौँ अध्यक्ष यज्ञ प्रसाद सुवेदीसँग। र पछिल्लो समय उहाँको जानकारी अनुसार पछिल्लो समय चितवनमा प्रत्येक वर्ष 20-30 जना कृषकहरू यस केरा खेतीतर्फ आकर्षित पनि भइराखेका छन् उहाँको जानकारी अनुसार। र समग्रमा चितवनमा गत वर्ष 37 करोडको कारोबार भएको थियो भने भाद्र 29 गते आएको हावाहुरीले क्षति पुर्याएपछि केही कारोबारमा घट्ने उहाँको एउटा आकलन पनि रहेको छ। चितवनलाई केराको अग्रणी जिल्लाको रूपमा पनि लिइन्छ। समग्र हिसाबमा हेर्ने हो भने चितवन कृषि क्षेत्रमा अग्रणी जिल्लामा रहेको छ। त्यसो त माछा पालन, पशुपालनतर्फ पनि किसानको आकर्षण बढिराखेको अवस्था छ। चितवनमा एउटा पशुपालनको सम्भावना, माछा पालनको सम्भावना, कृषि क्षेत्रको प्रचुर सम्भावना पनि रहेछ। चितवनलाई कृषिको एउटा जिल्ला पनि भनेर चिनिन्छ। त्यसैले पनि अब जुन किसानहरूले आफ्नो एउटा पेसा अँगालेका छन् कृषिसँग सम्बन्धित, यसतर्फ राज्यको ध्यान विशेष रूपमा जानुपर्छ। बेला बेलामा देखिने यो समस्या समाधानका लागि सरकारी पक्ष पनि लाग्नुपर्ने यो एउटा टटकारो आवश्यकता पनि सबैले महसुस गरेका छन्। आजको लागि अर्पण बहसको समय सकिन आँटेको छ। कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद छ। आगामी साता कुनै एक विषयवस्तुका साथमा हामी उपस्थित हुनेछौँ। प्रविधि संयोजनमा साथ दिने रिजनलाई धन्यवाद छ। आजको श्रृङ्खलाबाट ध्रुवराज चुन्नेछु, नमस्कार।